نمبر 21 سورة يوسف، آیت نمبر 21 سے تفسیر دیکھیں گے. وقال الذي اشتراه من مصر لامرأته أكرمي مثواه عسى أن ينفعنا أو نتخذه ولدا وكذلك مكنا ليوسف في الأرض ولنعلمه من تأويل الأحاديث والله غالب على أمره ولكن أكثر الناس لا يعلمون. اور مصر کے جس شخص نے یوسف علیہ السلام کو خریدا تھا اس نے اپنی بیوی سے کہا اس کو اچھی طرح رکھنا امید ہے کہ یہ ہم کو نفع پہنچائے یا پھر ہم اس کو بیٹا بنا لیں اور اسی طرح ہم نے یوسف علیہ السلام کو مصر کی زمین میں ٹھکانہ دیا تاکہ وہ وہاں انصاف کے ساتھ حکومت کرے اور تاکہ ہم اس کو خوابوں کی تعبیر سکھا دیں اور اللہ اپنے کام پر غالب ہے لیکن اکثر لوگ اللہ کی حکمت کی باریکیوں کو نہیں جانتے. یہاں سے رکوع کا آغاز ہے اور نہ صرف یہ کہ رکوع کا آغاز ہے بلکہ موسیٰ علیہ السلام کی زندگی کا ایک نیا دور شروع ہوتا ہے. حضرت یوسف علیہ السلام کی زندگی کا ایک نیا دور شروع ہوتا ہے. پہلے باپ کی محبت بھری گود سے نکلے اور کنویں میں ڈال دیے گئے ایک عروج کے بعد زوال کی داستان تھی. اب وہاں سے نکلے اور عزیز مصر کے گھر میں آ گئے اور یہاں سے اب ان کی زندگی کا ایک دوسرا پہلو شروع ہوتا ہے. اللہ سبحانہ تعالیٰ فرماتے ہیں وقال الذي اشترى اور کہا اس شخص نے. کون سا شخص؟ جس نے اس کو خریدا تھا. ہو کی ضمیر یوسف علیہ السلام کی طرف ہے. کہاں تھا وہ شخص؟ من مصر، مصر میں. یہاں اس سے مراد ایجپٹ ہے. لمرأته اپنی بیوی سے. امرا کا لفظ بیوی کے لیے بھی آتا ہے، عورت کے لیے آتا ہے، اور ہی سے مراد الذی ہے. اور بیوی کا نام روایات میں یا تو رائیل آتا ہے، رائیل، جیسے راحیل ہوتا ہے اسی طرح رائیل، اور یا پھر زلیخہ بھی آتا ہے، لیکن ناموں سے کوئی بہت زیادہ فرق نہیں پڑتا. یہ کون تھا؟ اس کے بارے میں روایات میں آتا ہے کہ مصر کے بادشاہ کے دربار میں ایک اعلیٰ درجے پہ فائز شخص تھا جس کا اٹھنا بیٹھنا بادشاہ کے محل میں بھی تھا اور ایک ایسی جگہ پہ تھا کہ جہاں انسان کا بہت گہرا اثر و رسوخ ہوتا ہے. اصل میں تو اللہ تعالیٰ یوسف علیہ السلام کو تیار کروا رہے تھے آنے والی بادشاہت کے لیے یا آنے والے مقام کے لیے جو ان کو ملنے والا تھا، لیکن بظاہر لگا کہ یوسف علیہ السلام کچھ مختلف مراحل سے گزارے گئے. اللہ تعالیٰ کا یہی طریقہ ہوتا ہے کہ جب کسی انسان کو اپنے کام کا بنانا ہوتا ہے تو اس کی زندگی روٹین لائف سے ہٹی ہوئی زندگی ہوتی ہے. یہ زندگی جس کے اندر ہر لمحے ایک موڑ موڑ موڑ بدلتا ہے. کبھی آپ کسی راؤنڈ اباؤٹ سے گزرے ہوں تو آپ نے دیکھا ہوگا کہ ہر لمحے وہ گھومتا ہے. کسی لمحے بھی آپ کو کوئی سکون نہیں ہوتا، چین نہیں ہوتا، ایسے لگتا ہے کہ بس ایک اور ابھی ٹرن آنے والا ہے، ایک اور ٹرن آنے والا ہے. اسی طرح انسان بعض دفعہ اپنی زندگی میں ایسے مراحل پہ کھڑے ہو جاتے ہیں یا کر دیے جاتے ہیں کہ ہر لمحہ تبدیلی پاتا ہے. یوسف علیہ السلام کی زندگی بچپن ہی سے اسی طرح کے راؤنڈ اباؤٹ پہ گھومتی ہوئی زندگی نظر آتی ہے. باپ سے جدا ہوئے تو کنویں میں گئے، کنویں سے نکلے تو وزیر کے گھر میں گئے. اس وزیر کا لقب عزیز مصر تھا، مصر کا شخص تھا، صاحب منصب تھا، اس دور کے ان لیٹ لوگوں میں سے اس کا تعلق تھا. بعض روایت میں آتا ہے کہ یہ حکمران ریان بن ولید کا وزیر خزانہ بھی تھا. کیا کہا؟ اپنی بیوی سے اکریمی مسواہو، اس کی عزت کرنا، اس کو خاطر سے رکھنا. اور مسواہ ٹھہرنے کی جگہ، مراد جہاں مرتبہ ہے. بعض کہتے ہیں کہ مسواہ سے مراد غذا، لباس اور مکان کا انتظام کرے، یعنی اس کا اچھا ٹھکانہ کرنا. مثوى کا لفظ جو ہے یہ اسم ظرف مکان ہے، اس کی جمع مساوی ہوتی ہے. دراز مدت تک رہنے کا مقام، یعنی کسی جگہ آپ زیادہ عرصہ رہے تو وہ مثوى ہوتا ہے. کہا تم اس کا اچھا ٹھکانہ کرنا. اس دور میں غلام جانوروں سے بھی بدتر سمجھے جاتے تھے، منڈیاں لگتی تھیں، بکتے تھے. لیکن اس شخص کی فراست دیکھیے کہ ہے تو یوسف علیہ السلام اس کے لیے غلام تھے، لیکن اس نے ان کی قیمت پہچان لی اور بیوی سے کہا کہ اس کے ساتھ اچھا معاملہ کرنا کیوں، کہ شاید یہ ہمیں فائدہ دے. مطلب کیا ہے؟ تم اس سے اچھا کرنا، یہ تم سے اچھا کرے گا. یہاں بہت گہرا ایک اصول مل گیا کہ اگر ہم یہ چاہتے ہیں کہ کل کوئی ہمارے ساتھ اچھا معاملہ کرے تو آج ہمیں بھی اس کے ساتھ اچھا معاملہ کرنا چاہیے. یوسف علیہ السلام کے بھائیوں سے ایک غلطی ہو گئی، اور وہ کیا کہ انہوں نے یوسف اور اپنے باپ کے ساتھ برا معاملہ کرنا چاہا اور نتیجے میں خیر چاہی کہ تم باپ سے بیٹے کو جدا کر دو تو باپ ہم سے زیادہ محبت کرنے لگے گا. لیکن حقیقت کیا تھی کہ غلط کام کر کے اچھی بات کی امید لگانا، یہ خواب دیکھنے کے برابر تو ہو سکتا ہے، لیکن حقیقت میں جب کسی سے خیر کی بات کی جاتی ہے تبھی اس سے خیر کی امید رکھی جا سکتی ہے. ایک روایت میں تین صاحب فراست لوگوں کا تذکرہ آتا ہے کہ جن کی سمجھداری یا ان کی عقل مندی کی اللہ کے نبی صلی اللہ علیہ وسلم نے تعریف کی. اس میں سے ایک شخص عزیز مصر تھا کہ جس نے یوسف کی قدر پہچان لی اور اپنی بیوی سے کہا کہ اکرمی مسواہو، کہ اس کو اچھی جگہ سے رکھنا، اس کو اچھے طریقے سے رکھنا. دوسری حضرت شعیب علیہ السلام کی بیٹی، جس نے حضرت موسیٰ علیہ السلام کو ملازمت دینے کی بات کی تھی، یعنی اس نے بھی موسیٰ علیہ السلام کی فراست کو پہچان لیا تھا. اور تیسرا نام حضرت ابو بکر صدیق رضی اللہ عنہ کا آتا ہے کہ جنہوں نے اپنے بعد حضرت عمر فاروق رضی اللہ عنہ کو خلیفہ بنانے کا ارادہ ظاہر کیا تھا. حقیقت یہ ہے کہ انسانوں کو جو اللہ کی طرف سے نعمتیں ملتی ہیں اس میں فراست کی نعمت بہت بڑی نعمت ہوتی ہے، کہ جس کی وجہ سے پھر انسان کسی انسان کی قیمت پہچان لے. بعض دفعہ کسی کے پاس ڈائمنڈ بھی ہوتا ہے لیکن اس کو پتہ نہیں چلتا کہ یہ ڈائمنڈ ہے. نتیجہ کیا ہوتا ہے کہ انسان اس کو کوڑیوں کے مول بیچ دیتا ہے. ایک سگے بھائی تھے، ایک ماں کی کوکھ سے جنم لیے ہوئے، انہوں نے تو بھائی کو کنویں میں ڈال دیا. دوسرا وہ شخص تھا کہ جس نے ان کو کنویں سے نکالا، جو ایک آگے جالنے والے کوئی ملازم ٹائپ کے لوگ تھے، انہوں نے بھی یوسف علیہ السلام کی قدر نہیں پہچانی. لیکن عزیز مصر نے یوسف علیہ السلام کی قدر کیسے پہچانی؟ اس سے ایک بہت گہرا اصول ملتا ہے، اور وہ کیا کہ بعض دفعہ وہ شخص جو انسان دنیا کی تعلیم میں پیچھے ہوتے ہیں وہ دین کی بھی قدر نہیں پہچانتے. وہ لوگ جنہوں نے یوسف علیہ السلام کو کنویں سے نکالا تھا، وہ ہو سکتا ہے کہ دنیاوی لحاظ سے کم پڑھے لکھے لوگ ہوں، یا کوئی بہت زیادہ ان کی سوچ وسیع نہیں ہوگی تو وہ یوسف کو نہ پہچان سکے. اس کے برعکس وہ لوگ جو دنیا میں اعلیٰ مقام پہ پہنچ جاتے ہیں، یا آپ کہہ لیں کہ دنیاوی پڑھے لکھے زیادہ ہوتے ہیں، بعض دفعہ وہ دین سے دور تو ہوتے ہیں لیکن پتہ نہیں ہوتا ان کو. جو ہی دین ان کے سامنے آئے ان کو لگتا ہے کہ واہ، یہ تو بہت ہی اچھی چیز ہے. نتیجہ کیا ہوتا ہے کہ اس کو بھڑکے لینے والے بنتے ہیں. اس لیے اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ بھی جو معاملہ ہوا اور باقی انبیاء کرام کے ساتھ بھی جو معاملہ ہوا، کہ جب دین کی دعوت کسی سردار کو سمجھ آئی یا کسی پڑھے لکھے شخص کو سمجھ آئی تو اس نے پھر دوسرے بہت سارے لوگوں کو اس دین کی طرف بلا لیا. اس کے برعکس بعض لوگ جو بیچارے خود غلام تھے یا پسے ہوئے اور دبے ہوئے لوگ تھے اس دور کے، تو وہ دین پہ آنے کے بعد بھی بہت زیادہ لوگوں کو دین کی طرف نہیں لا سکے. تو ہمیں اس بات پہ اپنے لیے دعا مانگنی ہے کہ اللہ ہمیں بھی فراست دے، ہم لوگوں کی چھپی ہوئی صلاحیتوں کو ابھار سکیں. ماں کے اندر بھی یہ صلاحیت ہونی چاہیے. بچوں کے اندر بہت ساری خوبیاں ہوتی ہیں لیکن بعض ماؤں کو سمجھ نہیں ہوتی، تو وہ کسی کی ہوشیاری کو بہت ہی زیادہ اس کو ہر وقت ٹوک ٹوک کے دبا دیتی ہیں، اور کوئی جو دبا ہوتا ہے اس کو بہت ہی زیادہ کسی وقت برا کہہ کہہ کے پیچھے ڈال دیتی ہیں. بات تھوڑی سی پیچھے بھی ہوئی تھی اس پہ، تو لہٰذا یہاں ایک سائڈ پوائنٹ ہے ہمارے لیے کہ عزیز مصر نے یوسف علیہ السلام کی قدر کو پہچان لیا اور ساتھ ہی کہا کہ اسائیں ینفعنا، شاید یہ ہم کو فائدہ دے. مطلب یہ ہے کہ اس کو ہم فروخت کر دیں تو نفع مل جائے گا. खूबसूरत था, अच्छी कीमत में मिलेगा। पीछे से तो थोड़ी सी कीमत से मिला था, हो सकता है कि इसको हम अच्छी कीमत में बेच दें। फिर दूसरी बात यह है कि अगर बेचे ना भी तो हमारे माल और जायदाद और दूसरे कामों का इंतज़ाम करने वाला हो जाएगा। और एक आखिरी बात ये भी हो सकती है कि औनत तखीज़ा हो वलदा, कि हम इसको बेटा बना लें, क्योंकि कहते हैं कि अज़ीज़ मिस्र जो था वो बे औलाद था, और मतलब औलाद पैदा करने के काबिल भी नहीं था। ये भी एक वजह हो सकती है कि उसने यूसुफ़ अलैहिस्सलाम को अपना बेटा बनाने की बात की। असल में तो ये बातें उसकी ज़ुबान से थी, लेकिन अल्लाह ताला उस पे कमेंट क्या देते हैं, ये अल्लाह ताला का आगे कमेंट आ रहा है। वह कज़ालिका मक्कन्ना लियूसुफ़ फ़िल अर्ध, और जिस तरह हमने यूसुफ़ को कत्ल से बचाया, कुएं से निकलवाया और अज़ीज़े मिस्र को इन पर मेहरबान करवा दिया, इसी तरह हमने इनको मिस्र में जमा दिया, इनको मिस्र की पैदावार का एक ऐसा वज़ीर बनवा दिया बाद में आने वाले वक्तों में, कि जिसके साथ उसको अल्लाह ताला दूसरी दुनिया के उस वक़्त के लोगों पर चुनने वाला था। यहाँ हज़रत यूसुफ़ अलैहिस्सलाम के मिस्र में की बात हुई, तो ज़रा देखिए कि पीछे क्या था। बाप की तरबियत मिस्र से निकल कर अज़ीज़े मिस्र की तरबियत में आते हैं। पहले सहरा में बकरियां चराते थे, फितरत की तालीम मुकम्मल हो चुकी थी। अब अल्लाह ताला आला तालीम के लिए इनको बाहर के मुल्क में भेज रहे हैं। आज के दौर में जैसे लोग हायर एजुकेशन के लिए अपने बच्चों को भेजते हैं, जुदाइयां बर्दाश्त करते हैं, बड़ी बड़ी मुश्किलात सहते हैं, और उसके बाद फिर उनको इस चीज़ का यकीन होता है कि चलो हमारे बच्चे कुछ सीखेंगे, तो अल्लाह ताला ने यूसुफ़ अलैहिस्सलाम के लिए फितरी तौर पर इंतज़ाम करवा दिया। मिस्र उस वक्त की एक मॉडर्न तहजीब थी, वेस्टर्न कंट्री था आज के दौर के हिसाब से। अल्लाह ताला ने वहाँ उनको भुजा दिया। हॉस्टल तो तब थे नहीं, अल्लाह ताला ने ये इंतज़ाम कर दिया। वरना आप देखिए कि अगर ख़ुद यूसुफ़ अलैहिस्सलाम कहीं से घूमते फिरते चल के आते, तो हो सकता है कि अज़ीज़े मिस्र कभी दरवाज़ा भी ना खोलता उनके लिए। लेकिन इनका हाल क्या था कि वो ख़ुद उनको बेटा बनाने वाला है। ये है अल्लाह के काम, वल्लाहु ग़ालिबु अला अम्री, आगे बात आ रही है। अल्लाह ग़ालिब अपने कामों पे, जो करना चाहता है उसके लिए इसबाब बना लेता है, ये उसकी बात है। जब तक कोई बंदा अल्लाह के फ़ैसलों को दिल की खुशी से कबूल नहीं करता, ये मदद नहीं होती। सिर्फ अल्लाह ताला ने जगह ही नहीं दी, मक्कन्ना ही नहीं कहा, बल्कि वलिनुअल्लिमहु मिन तावील अहादीस, ताकि हम उसको बातों की ताबीर सिखाएं, ख्वाबों की ताबीर सिखा सकें, वहाँ जाके उनके साथ जो मामला होगा उसको अच्छी तरह से समझ सके। अल्लाह ताला ने यूसुफ़ अलैहिस्सलाम को बचाया ताकि वो कल आने वाले एक मुशरिक माहौल के अंदर इस्लाम का पैगाम फैलाएं। असल में तो ये एक वेस्टर्न कंट्री को मुसलमान कंट्री बनाने की तैयारियां थी। आज के दौर में हम मिस्र को इस्लामिक मुल्क के नाम से जानते हैं, लेकिन उस दौर में वो एक नॉन मुस्लिम मुल्क था। आज के दौर में मुसलमान मुल्क कैसे ये बन गया, ये पीछे से ये कहानियाँ होती हैं। अल्लाह ताला कुछ लोगों को कुर्बानी के सतह पे जलवाता है, और नतीजा क्या होता है कि बाद में फिर उसकी वजह से किसी जगह इस्लाम आने लगता है। यूसुफ़ अलैहिस्सलाम का आना सिर्फ यूसुफ़ का आना नहीं था मिस्र में, बल्कि इस्लाम का आना भी था। इसीलिए अल्लाह ताला ने यहाँ यूसुफ़ अलैहिस्सलाम के बचने की बात की। अब देखिए कि लोगों की नज़रों में तो एक बच्चा था, अगवा किया हुआ, कहाँ से कहाँ भटकता हुआ आया, लेकिन अल्लाह ताला ने उसके ज़रिए से एक और रास्ता खोल दिया। अल्लाह के देखने के अंदाज़ और होते हैं और लोगों के देखने के अंदाज़ और होते हैं। बाप से दूर, गुलामी का शिकार हो चुका, घर से बेघर हो गया, लेकिन अल्लाह ताला ने उसको कैसे किया, ये अल्लाह की बात है। वल्लाहु ग़ालिबुन अला अम्री, अल्लाह अपने कामों पे ग़ालिब है, जो चाहता है करवाने लगता है, करवा के रहता है जो उसका काम है। यहाँ अमरी ही के अंदर ही की ज़मीर जो है, लफ्ज़ अल्लाह की तरफ राजे, और इसी तरह बास कहते हैं कि यूसुफ़ की तरफ ये ज़मीर जाती है। मुराद कह के यूसुफ़ के भाई यूसुफ़ के बारे में कुछ और चाहते थे, और अल्लाह ताला तो कुछ और ही करवाने वाला था। अल्लाह ताला अपने काम करवा के रखता है, उसको पता है कि किसके लिए क्या चीज़ बेहतर है और क्या नहीं बेहतर। तो लिहाजा अमरी ही में ही की ज़मीर अल्लाह की तरफ हो, तो मुराद है अल्लाह अपने कामों में गालिब है। اور اگر ہا کی ضمیر یعنی ہو کی ضمیر یوسف کی طرف ہو تو مراد ہے کہ یوسف کے معاملے میں اللہ تعالیٰ غالب ہے. یہاں ہم اگر اس بات پہ تھوڑی سی باتیں اپنے عمل کے ناطے سے کرتے جائیں تو انشاءاللہ تعالیٰ اس سورت کے پڑھنے کا بہت زیادہ فائدہ ہم اٹھا سکتے ہیں. پہلی بات تو یہ ہے کہ بعض دفعہ ہم ایک چیز چاہتے ہیں, مانگ بھی لیتے ہیں, دعائیں بھی بڑی کرتے ہیں, ہائے اللہ یہ دے دے, لیکن اس کے مینس ہمیں معلوم نہیں ہوتے. کیسے ملنی ہے, کن مشکلوں میں ڈل کے ملنی ہے, کیا پرابلمز آئیں گے جس کو فیس کرتے ہوئے ہم نے اس چیز کو لینا ہے. اس لیے کبھی بھی اللہ تعالیٰ سے کوئی چیز مانگے نا تو ساتھ یہ ضرور کہا کرے کہ اللہ تعالیٰ آسانیوں سے دینا. مثلا جیسے میں دیکھتی ہوں کہ ایک عورت ہے, ایک لڑکی ہے سمجھے, اس کی اولاد نہیں ہے, کہتی ہے اللہ اولاد دے, اللہ اولاد دے, اللہ اولاد دے, اللہ بیٹا دے, اللہ بیٹا دے, ساتھ یہ بھی کہہ دے گی نیک دے, لیکن اس کو نہیں پتہ کہ بیٹا ملے لیکن کتنی مشکلوں سے. پھر اللہ تعالیٰ اس کو امید بھی دلواتے تو کتنے مشکل مراحل سے گزار کے, پھر اس کی پریگنینسی بڑی مشکل, پھر ڈیلیوری مشکل, پھر بچہ پیدا ہوتا ہے تو وہ بس ہر وقت کا بیمار بیمار بیمار. ایک وقت آتا ہے کہ وہ جو بچے کی محبت میں چور تھی وہ بوجھل محسوس ہوتی ہے کہ یہ کیسی نعمت ملی کہ جو ہر وقت میرے لیے ایک درد سر بنی ہوئی ہے. ایسے وقتوں میں انسان کو نصیحت ملتی ہے کہ جب کبھی اللہ سے کوئی نعمت مانگے تو ساتھ ہی کہا کریں کہ اللہ آسانیوں والی دینا, بڑی آسان نعمتیں دینا, مشکل نعمتیں نہ دینا. ہمارے اندر طاقت نہیں ہے تیری مشکلات کو سہنے کی. پھر دوسری بات ہے کہ ہر چیز اپنی قیمت مانگتی ہے. ہم جب تک کسی چیز کی قیمت نہیں دینا چاہتے نا تب تک وہ چیز ہمیں صحیح معنوں میں مل نہیں سکتی. اس لیے اگر کبھی کوئی چیز مانگیں اور راستے میں مشکلات آئیں تو اس پہ بھی خوشی منایا کریں کہ اب اللہ تعالیٰ آپ کو وہ چیز دینے والا ہے جو آپ مانگنا چاہتے تھے. پھر اگلی بات جو پتہ چلتی ہے وہ کیا ہے کہ ہم جس چیز کو اپنے حق میں برا سمجھتے ہیں نا اللہ تعالیٰ اس کو اچھا کہتے ہیں. یہ جملے میں لکھی ہوئی بات تو بڑی آسانی سے سمجھ آتی ہے, لیکن جب عملی زندگی کی تلخیوں سے گزر کے یہ بات سمجھ آتی ہے نا تو پھر یہ بات انسان کے دل پر لکھ جاتی ہے اور اس کو ایسے محسوس ہوتا ہے کہ واقعی یہی وہ بات تھی جو مجھے سمجھ نہیں آئی اور اللہ تعالیٰ نے مجھے سمجھا دی. اللہ تعالیٰ ان کو ٹریننگ دلوانا چاہتے تھے, خود ان کے گھر لے آئے جہاں پہ جانے کے لیے لوگ خواہش رکھتے ہوں گے. اللہ تعالیٰ دو چیزوں کے راستے ہموار کر رہے تھے, مصر کی حکومت تک پہنچنے کا راستہ اور اسی طرح تاویل الاحادیث. حضرت یعقوب علیہ السلام نے یہ پریڈکٹ کیا تھا کہ بیٹا تجھے اللہ تعالیٰ بہترین باتوں کی تعلیم سکھائے گا, باتوں کی تہ تک پہنچنے کی تعلیم دی. ایک تو اس سے خوابوں کو مراد لے سکتے ہیں آپ, لیکن اس کے ساتھ ساتھ آپ دیکھیے کہ جو انسان زندگی میں جتنے مراحل سے گزر کے آتا ہے نا اس کو باتیں اتنی اچھی سمجھ آتی ہیں, لوگوں کو پرکھنے لگتا ہے, حالات اور واقعات اتار چڑھاؤ اس کی زندگی میں ایک گہری سمجھ بوجھ پیدا کرتا ہے. اگر ایک بچی ہے یا بچہ ہے ساری زندگی بڑے سیکیور ماحول میں پلی, پہلے ماں باپ کے گھر میں لاڈ لی تھی, پھر شوہر لاڈ دیکھنے لگے, پھر بعد میں ساری زندگی لاڈ دکھاتے دکھاتے بچوں کو بھی لاڈ ہی دکھانے لگے, بعض دفعہ ایسی خواتین کو وہ حقائق سمجھ نہیں آتے جو حالات کے تھپیڑے کھائی ہوئی عورتوں کو سمجھ آتے ہیں. ٹھکرائے جانے کے اندر ٹھوکر تو لگتی ہے لیکن انسان کا دل ٹھک جاتا ہے, پھر اس کو سمجھ میں آنے لگتی ہے کہ کیا چیز میرے حق میں بہتر تھی اور کیا چیز خراب تھی. اس لیے زندگی میں جس بندے کو اگر کوئی حالات کا اتار چڑھاؤ پیش بھی آئے تو اس کو اس کی خیر ڈھونڈنی چاہیے, اللہ تعالیٰ وہ خیر ہی دکھانا چاہتے تھے. ہم اپنے بچوں کو بہت پروٹیکٹڈ رکھتے ہیں, کچھ نہ ان کو گرمی نہ لگے, ان کو سردی نہ لگے, ایسا مت کیا کریں, چھوڑ دیں ان کو اللہ کے ہاتھوں میں, دیکھیے یہ پل جائیں گے خود ہی. دیہاتوں میں دیکھیے بچے مٹی میں رلتے رہتے ہیں, نہ ان کو جراثیم لگتے ہیں نہ ان کا پیٹ خراب ہوتا ہے, اور ایک ہمارے ملکوں کے پلے ہوئے بچے 4 دن کے لیے اگر نانی کو ملنے بھی چلے جائیں گے وہاں تو وہاں سے بیمار ہو کے آتے ہیں. وجہ کیا ہے کہ جو مائیں ہر وقت بچے کو پروٹیکٹ رکھتی ہیں ان کا حال پھر یہی ہوتا ہے. ایک بات کہیں سنی تھی یاد آ گئی اس موقع پہ, شاید فائدہ ہو کسی کو, کہ بعض دفعہ ہم سوچتے ہیں نا کہ کسی چیز کو بہت پروٹیکٹ کریں گے تو وہ اچھی ہو جائے گی, ایسا نہیں ہوتا. یعنی ایک کہاوت سنی ہوئی ہے کہیں کی کہ ایک عورت تھی گاؤں میں رہتی تھی, کئی سال کے بعد اللہ تعالیٰ نے ان کو بیٹا دیا, अब वो हर वक्त उसकी देखभाल रखती थी। छोटा सा भी बच्चा था कि इत्तफाक से उसके शौहर को शहर में जाना पड़ा काम के लिए। तो जाने से पहले उसने एक चूज़ा ख़रीदा और अपनी बीवी को दिया कि मैं जा रहा हूँ, जब मैं वापस आऊँ तो ये चूज़ा खूब पल के मोटा हो चुका हो, इसका ख्याल रखना। अब वो बीवियाँ समझने वाली थी, शौहरों की बात की कदर भी करती थी। कहा अच्छा, अब इसको तो पालना है। हर वक्त उसके पीछे लगी रहती, कभी दाना दो, कभी दुनका दो, हाँ अब इसको नहला दो, अब दोहला दो, यानी पूरी कोशिश करती रही कि ये बच्चा मोटा हो जाए। अब हुआ क्या कि जब एक ख़ास वक्त के बाद उसका शौहर वापस आया तो वो चूज़ा जो था वो बिल्कुल मरने के काबिल था, और उसका अपना जो बच्चा था वो माशाल्लाह खूब पल पोस के मोटा हो चुका था। तो बड़ी घबराई हुई थी कि भाई देखो, मैं तो इसकी हिफाज़त, मैंने तो बड़ी कोशिश की लेकिन ये बेचारा चूज़ा जो मोटा ही नहीं हुआ। तो उसके शौहर ने कहा कि अगर मैं तुम्हें ये चूज़ा ना दे के जाता ना, तो ये हाल तुमने मेरे बेटे का कर देना था। अब जू के इसके पीछे तुम लगी रही तो देखो मेरा बच्चा पल के मोटा हो गया। तो हकीकत यह है कि जो किसी की तरबियत या उसकी सेहत अल्लाह की ज़ात कर बना सकती है, वो माँ बाप भी नहीं बना सकते। इसलिए बहुत प्रोटेक्टेड माहौल में रखने की बजाय बच्चों को भी आप थोड़ा सा ओपन किया करें। मैं तो ये देखती हूँ कि जो लोग सर्दी को सर्दी सर्दी कहते रहते हैं उनको ज़्यादा लगती है, और जो बेचारे अपने हाल में खुश होते हैं उनको नहीं लगती। लोग कहते हैं बहुत सर्दी, आप कहते हैं बिल्कुल सर्दी नहीं। वजह क्या है कि उन्होंने अपने आप को कितने कपड़ों में छुपाया हुआ है। अब ज़रा गर्म कपड़े से हाथ भी निकलेगा तो ठंड तो ज़्यादा ही लगेगी, और अगर आप अपने आप को बॉडी टेम्परेचर पे छोड़ देते हैं तो उसके साथ आपको ठंड नहीं लगती। इसी तरह बाज़ लोग हर वक्त गर्मी गर्मी करते रहते हैं, बाज़ लोग भूख भूख करते रहते हैं, कभी प्यास प्यास करते रहते हैं। तो बात यह है कि जो बंदा अल्लाह ताला के फ़ैसलों पर राज़ी रहे, थोड़ा सा अपने आप को अल्लाह के हाथों में दे के देखिए आप कितने अच्छे पलते हैं, आप भी और आपके बच्चे भी। फिर इसी तरह आप देखिए कि एक और छोटी सी इसकी मिसाल दूंगी, कोई कपड़ा लें, कलर उसका मैचिंग देखें। जब आप अपनी ट्यूब लाइट में देखेंगे ना तो उसका कलर डिफरेंट दिखेगा, और जब आप सूरज की रोशनी में जाके आप उसको देखेंगे तो बिल्कुल डिफरेंट दिखेगा। जो लोग मैचिंग कर रहे होते हैं वो इंतज़ार करते हैं कि अच्छा सुबह सन लाइट में इसका कलर देखेंगे। बिल्कुल इसी तरह आर्टिफिशियल माहौल और नेचुरल माहौल में पलने वाले इंसानों का रंग भी फ़र्क होने लगता है। जब हम बहुत छोटे से इन्वायरमेंट में रहते हैं ना तो हम बहुत नैरो माइंडेड होते हैं, छोटे से होते हैं, बहुत चीज़ों को पिकी होके देखते हैं, उसके अंदर से इस तरह से नक्स निकालते रहते हैं कि ये ऐसा है। ज़रा सा कोई बात करते हुए एक्सेंट बदलेगा तो हम उसका मजाक उड़ाने लगेंगे। हमारे अमूमन देखिए बात करते हुए गलत बात निकल जाए तो लोग हंसने लगते हैं उसके ऊपर। लेकिन जब आप बाहर निकलते हैं ना तो आपकी सोच खुलती है, आपका माइंड एक्सपेंड होता है, आपके सारे तासुब ख़त्म हो जाते हैं, आप एक होल में से निकल के एक बहुत बड़ी दुनिया में बाहर आने लगते हैं, आप बहुत फैलने लगते हैं। इसी तरह जब इल्म थोड़ा होता है ना तो बड़ी सख्ती आती है, हर वक्त लगता है दीन रुकावट, दीन रुकावट, रुकावट रुकावट, हाय पाबंदी, पाबंदी का नाम दीन है। फिर जब आप नए नए दीन में आते हैं ना तो आपके अंदर शिद्दत होती है, एग्रेसिव होने लगते हैं आप। मुझे किसी ने कहा, बातें हो रही थी एक जगह, शेयरिंग हो रही थी, तो किसी ने कहा कि हमने एक जगह पोस्टर लगा हुआ देखा ख़राब सा, तो हमने उसको जाके फाड़ दिया, डरते डरते फाड़ा, कोई इधर ना देखे, कोई इधर ना देखे। मैंने कहा आपने ऐसा क्यों किया? कहेंगे नहीं वो रिलीजियस नहीं था, वो नॉन रिलीजियस था, यानी शायद कोई ऐसी गलत चीज़ का ऐड होगा। मैंने कहा मत कीजिए ऐसा, ऐसे इश्तहार फाड़ने से कोई फ़ायदा नहीं होता, लोगों के जहनों से उतारी है। लेकिन नया नया दीन आता है ना तो हर चीज़ का जज्बा होता है। आप देखिए, आपको कोई भी चीज़ नई मिलती है ना तो शुरू में आप उसको बहुत ज़्यादा एक्साइटेड होते हैं, ओवर यूज़ करते हैं। बच्चे को नया खिलौना ला दें, वो जब तक वो टूट ना जाए वो सोता ही नहीं है, हैं? कोई खाना नया आ जाए, आपकी पसंद की चीज़ स्नैक्स खा खा के ख़त्म करके ही आप सोते हैं। इसी तरह हर नई चीज़ की कशिश होती है, लेकिन जब थोड़ा सा इल्म आपके अंदर आता है ना फिर आपके अंदर जज्ब होने लगता है, वो रचता है, जैसे बिल्कुल ब्लेंड हो जाती है ना जो चीज़, तो वो फिर अपना टेस्ट देती है। आप चीनी पानी में अगर डाल के खाएं और चीनी आपके मुंह में आएगी ना, करच करच करेगी, तो आपके दांत बड़े खुरदरे हो जाएंगे, लेकिन जब वही चीनी पानी में घुल के आपको टेस्ट देगी तो बहुत अच्छा लगेगा। नमक की डलियां पानी में डाल दें तो वो आपको तकलीफ़ देंगी, लेकिन वही नमक जब आपके पानी में घुल के आपको टेस्ट अपना देता है तो वो अच्छा होता है। मुझे किसी की बड़ी अच्छी बात लगती है, वो उन्होंने कहा कि देखो कहीं भी जाओ तो नमक बन के घुलना या चीनी बनना, ऐसे रोड़ा नहीं बनना कि जब मुंह में आए तो तकलीफ़ हो। इस तरह बाज़ लड़कियां जब ससुराल में या दूसरे माहौल में आती हैं, तो हर वक्त अपने आप को एक बड़ी नुमायाँ जगह पे रखना, और हम तो ऐसे, हमारे तो ऐसे, हम तो दीनदार, इस तरह की बातें करके वो चुपती रहती हैं। और बाज़ दफ़ा दीनदारों का मिजाज भी ऐसा ही होता है, हर जगह अपने आप को बड़ा अलग अलग रखना, बड़े नपे तुले, हर वक्त के लोगों को लगे हम बड़े नेक हैं, हम बड़े दीनदार हैं। और बाज़ जगह जहाँ इजाज़त भी होती है कुछ काम करने की, वो नहीं कर पाते कि कहीं हमारी दीनदारी का पोल ना खुल जाए। हालांकि असल बात है कि जब आप दीन का नमूना बने तो पूरा बन के दिखाएं, हर तरह से बने। तो हज़रत यूसुफ़ अलैहिस्सलाम को जो अल्लाह ताला ने तावील अहादीस सिखाई थी, तो ये ज़माने की धूप छाव सिखाई थी। हमारे यहाँ एक लफ्ज़ बोला जाता है, एक जुमला बल्कि, कि हमने ये बाल धूप में सफ़ेद नहीं किए। तो बिल्कुल ये वही बात है, तजुर्बों में से गुज़र के जो चीज़ आती है वो बहुत ज़्यादा अच्छी होती है। कभी आपने कपड़ा बनने का अमल देखा होगा, जिस चीज़ को जितना प्रेस करके वो बनाते हैं, कपड़े के प्रिंट के अंदर चली जाती है, वो रंग पक्के होते हैं। बास कलर के ऊपर बाद में ब्लॉकिंग की जाती है या उसके ऊपर ठप्पे लगाए जाते हैं, वो एक दो धुलाई के अंदर निकल जाते हैं। असल चीज़ यह है कि आपके दिल दिमाग के अंदर चीज़ चली जाए। इसी तरह फिर इंसान अपने आप को बहुत ज़्यादा डिस्कवर भी करता है। इसी से फिर आप देखिए कि जब इल्म की बात होती है तो मुहद्दिसीन को देखिए, और जो लोग भी इल्म हदीस का काम करते थे, तो वो बहुत ज़्यादा लोगों के अंदर इंटरेक्टिव भी रहते थे और सफ़र बहुत करते थे। हज़रत यूसुफ़ अलैहिस्सलाम को अल्लाह ताला ने सहरा से निकाल कर वो बड़ा काम करवाना था जो कि वहाँ रह के नहीं हो सकता था। एक बदवी इलाके में रहकर यूसुफ़ वो बड़ा काम नहीं कर सकते थे। बज़ाहिर जुदाई सही, बाप की, भाइयों की, हालात भी कितने तलख हुए, लेकिन तजुर्बा सख्त था, नतीजा अच्छा निकला। तो जब हम आसानियाँ तलब करते हैं और फिर अच्छे नतीजे नहीं मिलते, अल्लाह का तरीका नहीं। अल्लाह ताला कहते हैं इन्ना माल उसरी युसरा, उसर के साथ युसर है। ये नहीं कहा कि बाद आ या पहले, माँ का लफ्ज़ पे गौर करने की बात है। जो बातें यहाँ सीखी वो बाप की गोद में नहीं सीख सकते थे। इसी तरह अज़ीज़े मिस्र के घर में माली मामलात भी तय होते थे। वहाँ बड़े बड़े ग्रुप्स आते थे, जैसे डेलीगेशंस होते हैं, बादशाह के कारिंदे आते। अब यूसुफ़ खामोश नज़रों से ये सब देख रहे थे, सीख रहे थे। अब जिस बच्चे ने घर में कभी इतना माल देखा ना हो, वो कैसे बाद में एक दफ़ा हुकूमत के काम करने के लिए तैयार हो जाए। इसी तरह यहाँ उनको अल्लाह ताला ने एक बड़े सिनेरियो में चीज़ों को दिखाया। फिर एक और चीज़ इससे जो साइड का नुक्ता निकलता है, वो क्या है कि जब इंसान के पास कुरान का इल्म होता है ना, तो दूर जाके भी वो भटकता नहीं है, बल्कि और ज़्यादा उसको लोगों को समझने का मौका मिलता है। उनके मिजाज, उनकी साइकोलॉजी, उनकी मकारियाँ, उनके फरेब, सामने कुछ बाहर कुछ, जाहिर से क्या करना है, अंदर कुछ और है, ये सब खुलने लगता है, हकीकत खुलने लगती है इंसानों की। बाज़ दफ़ा इंसान पे जो तनकीद होती है, उससे इंसान के ऊपर बहुत सारे राज अफशा होते हैं। अल्लाह ताला ने अजनबी माहौल में इसलिए भेजा कि बातों की गहराई में जाएं। इसी तरह जो लोग ख्वाबों की तबीर करते हैं, या अगर उनकी तबीर ठीक होती है, तो वो भी इंसानी नफ्सियात को समझने वाले होते हैं। बाज़ लोग होते हैं किसी का ख्वाब सुनकर फ़ौरन मुतासिर हो जाते हैं, हालांकि उसके ख्वाब को देख के जो बात होती है, समझ आती है, वो कभी भी नहीं वो सही हो सकती जब तक आप उस इंसान को उसकी अंदर से, उसकी गहराई के साथ ना देख सकें। तो इससे ये जो तावील अहादीस को अगर ख्वाबों की तामीर पे भी ले लें, तो भी इससे एक बात पता चलती है कि ख्वाबों की ताबीर इल्हामी इल्म भी होता है और इज्तिहादी भी। बाज़ दफ़ा अल्लाह ताला इल्हाम कर देता है, बाज़ तबीयतों को अल्लाह ताला अपने पास से समझ दे देता है, वो जो बात समझ जाते हैं फ़ौरन समझ जाते हैं, लेकिन बाज़ दफ़ा कोशिश भी करनी पड़ती है। एक सवाल और उठता है कि अल्लाह ने क्यों सिखाई यूसुफ़ अलैहिस्सलाम को तावील अहादीस, बातों की तह का इल्म ज़रूरी क्यों था? इसलिए कि कल आने वाली जिम्मेदारियों को पूरा कर सकें, मामला फहमी ज़रूरी थी। कहते हैं कि 80 साल, 80 ईयर्स तक यूसुफ़ अलैहिस्सलाम फिर उस मनसब पर फ़ाइज़ रहे, मौत की सूरत में ख़त्म हुई, कोई छीन ना सका, यानी बिला शिरकत गैरे आपको वो नेमत मिली, मोनोपली हो गई आपकी। जब किसी इंसान के अंदर कोई ख़ूबी होती है ना, तो उसके बाद फिर अल्लाह ताला उस ख़ूबी ही की वजह से उसको ये सारी नेमतें देते हैं कि लोग उससे वो चीज़ छीन नहीं सकते। और ये सब कब मिलती हैं? जब बंदा अल्लाह के फ़ैसलों पे राज़ी हो जाता है, और अल्लाह के फ़ैसलों पे राज़ी होने वाले थोड़े ही लोग होते हैं। इसीलिए कहा कि वल्लाहु गालिबु अला अम्रिही वलाकिन अक्सरन्नास ला यालमून। ये बात अक्सर लोगों को नहीं पता होती। کہ اللہ کے فیصلوں میں کیا حکمتیں چھپی ہوئی ہیں، اللہ تعالیٰ انسان سے کیا کام کروانا چاہتا ہے جو اس نے سوچے بھی نہیں ہوتے. آگے آپ انشاءاللہ پڑھیں گے سورۃ طٰہٰ میں بھی حضرت موسیٰ علیہ السلام کی زندگی کے مختلف واقعات کو بھی اللہ تعالیٰ نے اسی سنیریوں میں رکھا. اب دیکھیں کہ یوسف علیہ السلام اس وقت کو اتنے بچے نہیں تھے کہ بھائیوں کی خبر نہ دے سکتے، قافلے والوں کو کچھ نہیں بتایا، یہ صبر ہوتا ہے نا. اسی طرح سلمان فارسی کے بارے میں آپ اگر پڑھیں تو وہ بھی غلام بن کے آئے تھے، اور زید بن حارثہ کو دیکھیے وہ بھی غلام بنے تھے، اللہ نے کیسے شر میں سے خیر نکالی. تو اللہ پہ راضی رہیے، اپنے رب سے کبھی ناراض نہ ہوا کریں. جو بھی آئے کہ اللہ تعالیٰ میں راضی، میں خوش ہوں، جو تو میرے لیے چاہے میں اس پہ ہی راضی ہوں. پھر اسی طرح آپ دیکھیے کہ اس طرح باپوں کی گود سے جدا ہونے والے کچھ اور لوگ بھی تھے، مثلا نبی صلی اللہ علیہ وسلم باپ کی شفقت سے محروم تھے، امام بخاری رحمہ اللہ ان کے باپ کا انتقال ہو چکا تھا، امام شافعی رحمۃ اللہ علیہ، ان سب کو ماؤں نے پالا، بڑے آدمی بنے. بعض دفعہ باپ کی وفات کے بعد بچے تنہا ہو جاتے ہیں، اللہ تعالیٰ ان بچوں کو مشقت سے نکال کر مضبوط بنانا چاہتے ہیں. بعض دفعہ باپ ہوتے ہوئے بھی بے نیاز ہوتے ہیں، تو مائیں جو خود بچوں کو پال رہی ہیں وہ کڑھیں نہ، بلکہ اس پہ دیکھیں کہ اللہ تعالیٰ ان سے کیا کروانا چاہتا ہے.